अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। स्थानीय समाचार विस्तारमा चितवनको भरतपुरमा आज म्याजिकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। हाकिमसोकबाट नानगढतर्फ जाँदै गरेको ना 1-26-58 नम्बरको म्याजिकले सुई दिशातर्फ जाँदै गरेको ना 5/59 नम्बरको मोटरसाइकललाई भरतपुरको एयरपोर्ट चोकमा ठक्कर दिँदा मोटरसाइकल चालक देवघाटका सुनिल गुरुङको मृत्यु भएको जिल्ला प्रहरीकाले चितवनले जनाएको छ। दुर्घटनामा परि मोटरसाइकलको पछाडि बस्ने देवघाटकी शीतल गुरुङ घाइते भएकी छिन्। घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइते शीतल गुरुङको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। संस्थागत विद्यालय अभिभावक संघ चितवनले संस्थागत विद्यालयमा देखिएको अस्वस्थ प्रतिस्पर्धा हट्नुपर्ने बताएको छ। अस्वस्थ प्रतिस्पर्धाले शैक्षिक गुणस्तरमा नकारात्मक असर पनि संघको ठहर छ। समय र आवश्यकताले विद्यालय जन्मनुपर्ने तर अस्वस्थ प्रतिस्पर्धा भने हट्नुपर्ने अभिभावक संघ चितवनका अध्यक्ष राजेन्द्र नेउपानेले बताउनुभयो। अस्वस्थ प्रतिस्पर्धा हुँदा शैक्षिक गुणस्तर खस्कने भएकाले यस्तो विकृति हटाउनु पर्ने उहाँको भनाइ छ। पछिल्लो समय देखिएको अस्वस्थ प्रतिस्पर्धा हटाउन अभिभावक संघले पनि भूमिका खेलिरहेको भन्दै अध्यक्ष नेउपानेले केही सुधार भने भइरहेको दावी गर्नुभयो। चितवनका कतिपय ठाउँमा एउटै विद्यालयसँग जोडिएर अर्को विद्यालय पनि खुलेका छन्। विद्यालय खुल्नु राम्रो कुरा हो, अध्यक्ष नेउपानेले भन्नुभयो। तर अस्वस्थ रूपमा खुलेका विद्यालयबाट शिक्षाको गुणस्तर कस्तो आएको छ त्यो बुझ्नु महत्वपूर्ण छ। केही समय अघिसम्म दयनीय रहेका विद्यालयको भौतिक पूर्वाधारदेखि शैक्षिक गुणस्तरमा भने पछिल्लो समय केही सुधार आएको संघले जनाएको छ। तर अझै पनि प्राप्त नभएको संघका अध्यक्ष नेउपानेको भनाइ छ। अस्वस्थ प्रतिस्पर्धा हुँदाहुँदै पनि विद्यार्थी र अभिभावक संस्थागत विद्यालयतर्फ नै आकर्षित भइरहेका छन्। संस्थागत विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण बढ्नु बाध्यता रहेको नेउपानेले बताउनुभयो। सामुदायिक विद्यालयभन्दा संस्थागत विद्यालयले प्रदान गर्ने शिक्षामा गुणस्तरीयता रहनु र अभिभावकले पनि त्यस्तै खोज्ने भएकाले संस्थागत विद्यालयमा आकर्षण बढेको नेउपानेको दावी छ। सबै सामुदायिक विद्यालयमा गुणस्तर कम हुन्छ भन्ने नभएको नेउपानेले बताउनुभयो। सामुदायिक विद्यालयमा पनि अङ्ग्रेजी माध्यम सञ्चालन र गुणस्तरमा वृद्धि गर्न सके विद्यार्थी निजीमा आकर्षित नहुने उहाँको भनाइ छ। सामुदायिक विद्यालयमा विद्यार्थीको पहिले के अवस्था पुर्याउन राज्यले सामुदायिक विद्यालयलाई व्यवस्थित गर्नुपर्ने नेउपानेको सुझाव छ। पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा 155 संस्थागत विद्यालय रहेका छन्। यसै बीच संस्थागत विद्यालय विभागसँग चितवनको दोस्रो जिल्ला अधिवेशन यही जेठ 17 गते रत्नगरमा हुँदैछ। महाधिवेशनले 19 सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ। पदाधिकारी सहित 15 सदस्य निर्वाचित गर्ने र 4 सदस्य मनोनित गर्ने संघको व्यवस्था रहेको छ। अधिवेशनमा जिल्लाभरका संस्थागत विद्यालयका 200 जना प्रतिनिधि सहभागी हुनेछन्। यसका इरादर उच्च माविमा हुने अधिवेशनको तयारी तीव्र पारिएको संघले जनाएको छ। इलाका प्रहरीकाले रत्नगरको कार्यशैलीप्रति स्थानीयवासीले सन्तुष्टि व्यक्त गरेका छन्। आर्थिक वर्ष 2070-71 साउनदेखि हालसम्म गरेका क्रियाकलाप सम्बन्धी इलाका प्रहरीकाले रत्नगरले आज आयोजना गरेको नागरिक सुनवाई कार्यक्रममा स्थानीयवासीले यस्तो बताएका हुन्। कार्यक्रममा आफ्ना भनाइ राख्दै सहभागीहरूले अझै पनि प्रहरी भन्ने बित्तिकै डराउने प्रवृत्ति रहेकाले जनतासँगको सम्बन्ध समग्र बनाएर काम गर्न सुझाव पनि दिएका छन्। कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि लगायत स्थानीयवासीले आफ्नो जिज्ञासा, सल्लाह एवं सुझाव राखेका थिए। रत्नगर नगरपालिका कार्यकारी अधिकारी सहदेव प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला प्रशासनका कार्यालय चितवनका बजार संरक्षण अधिकारी विष्णु भक्त पौडेल, रत्नगर औद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर विश्वराल लगायतले मन्तव्य राखेका थिए। रत्नगर, पिठुवा, जुटपानी, पदमपुर, बचौली, शक्तिकुर, सिद्धिमा इलाका प्रहरीकाले रत्नगरको सेवा क्षेत्र रहेको छ। कार्यक्रम सामुदायिक सेवा केन्द्र रत्नगरका अध्यक्ष भूपेन्द्र अधिकारीको अध्यक्षतामा भएको थियो। जिल्ला विपद व्यवस्थापन समिति चितवनले मंगलपुरमा साउनको पहिलो हप्ता विपद न्यूनीकरणका लागि कृत्रिम घटना अभ्यास कार्यक्रम गर्ने भएको छ। सरकारी कार्य, सेना, प्रहरी, रेडक्रस, गैर सरकारी संघ संस्था लगायतको सहभागितामा विपद व्यवस्थापनलाई प्रभावकारी कसरी बनाउने भन्ने विषयमा सचेत बनाउनका लागि कार्यक्रम गर्न लागि जनाएको छ। कृत्रिम घटनालाई वास्तविक जस्तै बनाउन वास्तविक पदाधिकारीहरूलाई नै घटनामा सहभागी गराइने तयारी भएको विपद व्यवस्थापन समितिका सम्पर्क व्यक्ति बलराम लोटेलले जानकारी दिनुभयो। आज बिहान बसेको विषयगत क्षेत्रका प्रमुखहरूको बैठकले कृत्रिम घटना अभ्याससँगै विपदबाट सृजित समस्याको उचित व्यवस्थापन गर्ने रणनीति समेत अवलम्बन गर्ने विषयमा छलफल भएको छ। विपदका बेला हुने जोखिम न्यूनीकरणका लागि अपनाइएको पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै लैसन विषयगत समितिहरू क्रियाशील बन्नुपर्ने सिंहनाथ गणशक्ति खोरका गणपति आशिष उपाध्यायले बताउनुभयो। विपदको जोखिमका दृष्टिले चितवन देशकै 11 स्थानमा पर्दछ। पहाडी क्षेत्र, पहिरो र समथर तराईका क्षेत्र बाढीको जोखिममा चितवन छ। जोखिम मध्ये 12 गाविस बाढीका दृष्टिले अति जोखिममा पर्दछन्। बाढीको अति जोखिममा रहेका गाविसहरूमा गर्दी बगौडा, मिकौली, दिव्यनगर, जगतपुर, बछौली, कठार, कुम्रोज, पिप्ली, भण्डारा, कविलास लगायतका रहेका छन्। यस्तै पहिरोको अति जोखिममा चितवनका 6 गाविस रहेका छन्। पहिरोको अति जोखिममा पनि गाविसहरूमा शक्तिखोरको राग, कविलास, दाहखाने, चण्डे भन्स्याङ र दारेचोक रहेका छन्। जिल्ला रेडक्रस चितवनको विपद जोखिममा नक्साङ्कन गरिने भएको छ। नेपाल रेडक्रस सोसाइटी चितवनका वरिष्ठ कार्यक्रम अधिकृत जगन्नाथ नेउपानेले चितवनमा हुने विपदको जोखिम न्यूनीकरणका लागि नक्साङ्कन गरेर प्राथमिकताका आधारमा कार्यक्रम गर्नुपर्ने बताउनुभयो। मोटरसाइकल किन्दा लकी ड्र 1,00,000 जितेका रत्नगर चार दिबौलीका जितवा महत्तोलाई आज खैरेनी नगरपालिकामा रहेको आशीर्वाद अटोमोबाइल्स प्रालीले चेक हस्तान्तरण गरेको छ। हमसहुला चन्द्र एवन्ड चन्द एवन्ड कम्पनी प्रालीका एरिया इन्चार्ज रामेश्वर घिमिरे आशीर्वाद अटोमोबाइल्स प्रालीका सञ्चालक दुई सुरेश चौधरी र उमाशङ्कर शाहले संयुक्त रूपमा आज आयोजित कार्यक्रमका बेच महत्तोलाई चेक हस्तान्तरण गर्नुभएको हो। महत्तोले गत वर्षको चैतमा आशीर्वाद अटोमोबाइल्स प्रणालीबाट मोटरसाइकल खरिद गर्नुभएको थियो। चेक हस्तान्तरण कार्यक्रममा उपहार पाउँदा महतोले निकै खुसी लागेको प्रतिक्रिया दिनुभयो। अहिलेसम्म कुनै पनि उपहार नपरेका महतोलाई पहिलो पटक नै यति धेरै रकमको उपहार पर्छ भन्ने नसोचेको भन्दै उहाँले आशीर्वाद अटोमोबाइल्स प्रणालीलाई धन्यवाद दिनुभयो। 30 लकी ड्र अन्तर्गत महतोलाई 1,00,000 उपहार प्राप्त भएको आशीर्वाद अटोमोबाइल्स प्रणालीका सञ्चालक सुरेश चौधरीले जानकारी दिनुभयो। यसैबीच आशीर्वाद अटोमोबाइल्स प्रणालीमा आजदेखि 3 दिनसम्म एक्सचेन्ज अफर सुरु भएको छ। बजार कम्पनीको आधिकारिक विक्रेता रहेको आशीर्वाद अटोमोबाइल्सको एक्सचेन्ज अफरमा पुराना जुनसुकी कम्पनीका मोटरसाइकलसँग बजाज कम्पनीको मोटरसाइकल साट्न सकिने सञ्चालक चौधरीले जानकारी दिनुभयो। 2071 सालको वैशाख महिनामा मात्र ट्राफिक नियम पालना नगर्ने 2712 सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले कारवाही गरेको छ। उनीहरूबाट 10,91,000 रुपियाँ राजस्व सङ्कलन भएको ट्राफिक प्रहरीले जनाएको छ। 70 साल साउन यता वैशाखसम्ममा नियम मेसेर सवारी चलाउने 24,011 सवारी साधन कारवाहीमा परेका छन्। उनीहरूबाट 79,07,300 राजस्व सङ्कलन भएको छ। सुवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सुवारी चेक जाँचलाई तीव्र पारिरहेको छ। रत्नगर नगरपालिकाले गणतन्त्र दिवसको अवसरमा आज नगरपालिकाका सबै ओडाहरूमा सरसफाई कार्यक्रम गरेको छ। नगरपालिकाका सम्पूर्ण टोल विकास संस्था मार्फत सरसफाई कार्यक्रम गरेका हुन्। गणतन्त्र दिवसका अवसरमा नगरपालिकाले 3 दिन विभिन्न कार्यक्रम गर्दैछ। आज सरसफाई कार्यक्रम गरेको नगरपालिकाले भोलि प्रभात फेरी गर्दैछ। प्रभात फेरीमा नगरका राजनैतिक दल, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि तथा नगरवासीको उपस्थिति रहने नगरपालिकाका कार्यकारी अधिकृत सहदेव प्रसाद श्रेष्ठले जानकारी दिनुभयो। त्यस्तै 16 गते अंश मनोरञ्जन केन्द्रको सहकारीमा रक्तदान कार्यक्रम गर्ने श्रेष्ठले बताउनुभयो। यसैबीच गणतन्त्र दिवसको अवसरमा रत्नगर 8 बैरियामा रहेको शुभप्रभात टोल विकास संस्थाले पनि आफ्नो क्षेत्रमा सरसफाई गरेको छ। संस्थाका अध्यक्ष ज्ञानेन्द्र राज पाण्डेको नेतृत्वमा टोलको सरसफाई गरिएको हो। इलाका प्रहरीकाले रत्नगरमा भर्खरै आउनुभएका प्रहरी नायब उपरीक्षक टिका बहादुर कार्कीलाई आज स्वागत गरिएको छ। रत्नगर उद्योग वाणिज्य संघ रत्नगरले आज एक कार्यक्रमको आयोजना गरी संघका अध्यक्ष ज्ञान बहादुर विश्वराल लगायतका पदाधिकारी तथा कार्य समिति सदस्यहरूले कार्कीलाई फूलमाला लगाएर स्वागत गरेका थिए। कार्यक्रममा प्रहरी नायब उपरीक्षक कार्कीले यस क्षेत्रमा शान्ति सुरक्षाको लागि आफू प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो। संघका पूर्व अध्यक्षहरू गोपाल कर्मचार्य, राजेन्द्र कुमार श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठ, वाणिज्य तर्फका राजराम रेग्मी, उद्योग तर्फका विनोद पोखरेल, कोषा अध्यक्ष भीमनारायण श्रेष्ठ लगायतले कार्कीलाई स्वागत गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन उद्योग वाणिज्य संघका महासचिव देवेन्द्र कुमार श्रेष्ठले गर्नुभएको थियो। शुरू गरौं महिनावारीको कुरा। आजदेखि सबैले पूरा भन्ने नाराका साथ आज प्रथम अन्तर्राष्ट्रिय महिनावारी सरसफाई दिवस मनाइएको छ। यसै दिवसको अवसर पारी जिल्ला जनस्वास्थ्य कार्यालय चितवन र चेन्ज नेप्लेज मिसनको संयुक्त आयोजनामा आज चितवनको कविलास उच्च माभिमा अध्ययन गर्ने विद्यार्थीहरूलाई सरसफाई सम्बन्धी कार्यक्रम गरिएको छ। महिलाहरूको नियमित प्रक्रियाबारे, आफ्नो परिवार तथा समाजमा प्रष्टसँग खुल्न नसक्दा हुने समस्याको बारेमा जानकारी दिने उद्देश्य कार्यक्रमको आयोजना गरेको सेन्सर नेप्लेज मिसनका अध्यक्ष प्रदीप सापकोटाले जानकारी दिनुभयो। सहर तथा शिक्षित मानिसहरूमा यसको बारेमा ज्ञान भए पनि ग्रामीण भेगमा महिलाहरूमा यसको ज्ञान नभएको र उचित सरसफाइको कारण मृत्यु नै हुने गरेको सो अवसरमा जानकारी दिएको थियो। स्कुलमा अध्ययन गर्ने 70 जना भन्दा बढी विद्यार्थी सहभागी कार्यक्रममा कविलास उपस्वास्थ्य चौकीका प्रमुख भविष्वर अधिकारी सेन्सर नेप्लेज मिसनका अध्यक्ष प्रदीप सापकोटा तथा जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका पब्लिक हेल्थ नर्स रश्मी राणा लेखातले उनीहरूलाई महिनावारी हुँदा अपनाउनु पर्ने सावधानको विषयमा सहजीकरण गरेका थिए। चितवनको कारागारमा रहेका कैदीहरूलाई गणतन्त्र दिवसको अवसर पारेर स्वास्थ्य परीक्षण गरिएको छ। कारागारमा 186 जनाले आफ्नो स्वास्थ्य परीक्षण गराएका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको सहयोगमा सञ्चालित सो शिविरमा भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्ड डाक्टर हरिबहादुर केसी, वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारी, डाक्टर लोकबहादुर सुडाई लेखातले बन्दीहरूको स्वास्थ्य परीक्षण गर्नुभएको थियो। शिविरमा आँखातर्फ 50 जना, मेडिकल तर्फ 109 जना, स्त्री रोगतर्फ 15 जनाले आफ्नो स्वास्थ्य परीक्षण गरेका थिए। भरतपुर कारागारमा 55 जना कैदीले सरकारी अस्पतालहरूबाट नियमित उपचार गर्दै आइरहेका छन्। 200 क्षमता रहेको कारागारमा क्षमता भन्दा बढी 514 जना थुनुवा तथा कैदी रहेका छन्। यही असार 8 गते हुन लागेको उपनिर्वाचनका लागि अहिले देश दलहरूले प्रचार प्रसार अभियानलाई तीव्रता दिएका छन्। हाल प्रधानमन्त्री सुशील कोइरालाले सो क्षेत्र छोडेपछि क्षेत्र नम्बर 4 उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनका लागि 26 दिन मात्र बाँकी रहिरहँदा चुनावी प्रचार प्रसारका लागि अहिले राजनीतिक दलका प्रतिनिधिहरूलाई निकै चट्टारो परेको छ। क्षेत्र नम्बर 4 हुन लागेको उपनिर्वाचनका लागि 1 स्वतन्त्रसहित 12 दलका प्रतिनिधिहरूले मनोनयन दर्ता गराएका छन्। यसअघिको निर्वाचनमा 3 स्वतन्त्रसहित 23 राजनीतिक दलका प्रतिनिधिले उम्मेदवारी दर्ता गराएका थिए। त्यस्तै उपनिर्वाचनका लागि आज जाँचबुझ गरी निर्णय लिने समय तय गरिएको निर्वाचन अधिकृत विनोद मोहन आचार्यले जानकारी दिनुभयो। यस क्षेत्रमा हुन लागेको उपनिर्वाचनका लागि 31 मतदान केन्द्रमा विद्युतीय भोटिङ मेसिनबाट मतदान हुँदैछ। निर्वाचनका लागि नेपाली कंग्रेसबाट रामकृष्ण घिमिरे, नेकपा एमालेबाट दिलीप कुमारी राहुल पार्वती, एकीकृत माओवादीबाट खुशीराम पाखरेन, राप्रपा नेपालबाट वेदबहादुर उस्ती, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामविक्रम ठकुरी, नेकपा मालेबाट सिरोजना रुवाली, राष्ट्रिय जनमुक्ति पार्टीबाट जगदेव गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट पदमबहादुर थापा, नेपाल आमा पार्टीबाट कृष्ण प्रसाद दुवाडी, जनप्रजातान्त्रिक पार्टीबाट किरण कुमार अधिकारी, नेपाल परिवार दलबाट केशव आचार्य र स्वतन्त्र उम्मेदवारीबाट जुखु महतो चुनावी मैदानमा उत्रिएका छन्। चितवनसहित देशको विभिन्न 4 स्थानमा हुन लागेको उपनिर्वाचनका लागि विद्युतीय मतदान गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।